الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. ناظرین کرام، آپ دیکھ رہے ہیں پیس ٹی وی، اور آج کے اس پروگرام میں ہم بڑے ہی فکر انگیز عنوان پر رہنمائی لینا چاہیں گے ہمارے معزز مہمان فضیلت الشیخ محترم قاری صہیب احمد میر محمدی صاحب حفظہ اللہ سے. اور آج کی ہماری اس گفتگو کا عنوان ہے علم کا تعارف. علم کیا ہے اور آج ہم علم کو کیا سمجھتے ہیں، کن کن چیزوں کو علم سمجھ کے ہم حاصل کرتے ہیں. ہمارا یہ ذہن بن چکا ہے کہ کسی بھی شعبے میں کوئی ڈگری لے لینا یہ اس کے علم کی نشانی ہے. قرآن و سنت کی روشنی میں علم کیا ہے اور علم کی اصل حقیقت کیا ہے، اس پر انشاءاللہ العزیز آج ہم گفتگو کریں گے. محترم قاری صاحب، میں آپ کا شکر گزار ہوں کہ آپ تشریف لائے. آج کی اس بزم میں، آج کی اس مجلس میں ہم اپنے ناظرین کو یہ رہنمائی دینا چاہتے ہیں کہ علم کیا ہے. اور آپ سے سوال میرا پہلا یہ ہے کہ آپ یہ رہنمائی فرمائیں کہ علم آپ کی نظر میں علم کا مطلب کیا ہے، اور قرآن و سنت ہماری اس حوالے سے کیا رہنمائی کرتے ہیں. بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، وبه نستعین، والصلاة والسلام على إمام غر الميامين وعلى آله وصحبه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. اللہ کا یہ فیصلہ ہے کہ بلندی، رفعت، مقام و مرتبہ یہ اللہ تعالیٰ نے ان لوگوں کے لیے رکھا ہے جو ایمان کی دولت کو حاصل کرنے کے بعد علمی درجات کو حاصل کرتے ہیں. علم لغوی اعتبار سے یعلم یعلم سے ہے، جس کا مطلب ہے پہچاننا، ٹھیک، معرفت حاصل کرنا، صحیح، ادراک کرنا. علم وہ ہے جس سے اللہ کی پہچان ہو اور جس سے انسانی زندگی کے مقاصد کا انسان کو ادراک ہو. اسی لیے بعض علماء نے علم کی تعریف کرتے ہوئے یہ لکھا ہے، ادراک الشیء بحقیقتہ، کسی بھی چیز کی حقیقت کو جان لینا، اس کا ادراک کر لینا، یہ علم ہے. ٹھیک. او الیقین او النور الذي يقذفه الله في القلب. علم کا مطلب یہ ہے کہ کسی چیز کے اوپر یقین ہو جانا. یا علم ایک ایسی روشنی کا نام ہے جو اللہ رب العزت کسی کے دل میں پیدا کر دیتے ہیں. اور اس لیے جرجانی کہا کرتے تھے، والاعتقاد الجازم المطابق للواقع، اور ریالٹیز کو جاننا کسی بھی زاویے میں، زندگی کے کسی بھی کارنر میں، یہ علم. تو حقیقت یہ ہے کہ علم سے مراد وہ علم ہے، اس کی آج ہم گفتگو کرنا چاہ رہے ہیں، جس سے اللہ کی معرفت حاصل، جس سے رسول اللہ صلی اللہ علیہ وسلم جو سب کے لیے قدوہ ہے اور رول ماڈل ہیں، ان کی صحیح پہچان ہو. اور پھر اس معرفت اور پہچان کی روشنی میں انسانی زندگی کے مقاصد کا ادراک جب ہو جائے، تو یہ ایک ایسا سلسلہ ہے جس سے تقرب الہی ملتا ہے، جس سے اللہ رب العزت کی محبت انسان کو نصیب ہوتی ہے. اور جب اللہ کی محبت انسان کو نصیب ہو جائے، تو پھر اللہ رب العزت کی وہ رہنمائی میں چلا جاتا ہے. صحیح. یہ ربانی رہنمائی جو اللہ کی معرفت، اس کے رسول کی پہچان، اور زندگی کا اصل مقصد جو ہے، وما خلقت الجن والانس الا ليعبدون، کہ جنوں اور انسانوں کی تخلیق کا ایک ہی مقصد کار فرما ہے کہ لیل و نہار کو اللہ کی مرضی کے مطابق گزارا جائے. ٹھیک. جب اللہ رب العزت کی صحیح معرفت انسان کو مل جاتی ہے کہ وہ میرا خالق ہے، وہ میرا مالک ہے، وہ قادر مطلق ہے، اور پھر رسول اللہ صلی اللہ علیہ وسلم جو ہماری رشد و ہدایت کے لیے مبعوث کیے گئے، ان کی صحیح پہچان مل جاتی ہے، تو پھر انسان اپنی زندگی کے مقاصد کا ادراک بھی کرتا ہے. پھر اس کے 24 گھنٹے اللہ کی رہنمائی میں گزرتے ہیں، اور یہ 24 گھنٹوں کو لیل و نہار کو اللہ کے حوالے کرنے کا نام، اور یہ لاح عمل جو ہے اس کو علم کہا جاتا ہے، اس کو معرفت آپ نے بڑی خوبصورت علم کی تعریف بیان فرمائی ہے کہ علم اصل میں اللہ کا تعارف اس کا نام ہے، لیکن ہمارے یہاں معاشرے میں علم کی تعریف کچھ اور سمجھی جاتی ہے، کی تو نہیں جاتی لیکن سمجھی جاتی ہے. لوگ سمجھتے ہیں کوئی ایک ڈگری مل جائے یا کوئی ایک یونیورسٹی یا کسی کالج کا وہ مل جائے تو بس اس کا نام وہ صاحب علم ہو جاتا ہے. اور یہ ڈگریاں بھی محض چند ایک کتابیں ہوتی ہیں جن کو پڑھ کے رٹ کے وہ سلسلہ ہوتا ہے. تو کیا ہم کہہ سکتے ہیں کہ علم کا، معلومات کا نام علم ہے، یا جیسے آپ نے فرمایا کہ علم، اب وضاحت تو آپ نے بہت کر دی ہے لیکن ہمارے معاشرے میں یہ بات پائی جاتی ہے، اس کے بارے میں آپ کیسے رہنمائی کریں گے لوگوں کی؟ امام شافعی رحمۃ اللہ علیہ جو بہت پائے کے عالم گزرے ہیں، وہ کہا کرتے تھے کل العلوم سوى القرآن مشغلا الا الحدیث والفقہ فی الدین. بے شک قرآن مجید اور حدیث مصطفیٰ صلی اللہ علیہ وسلم اور قرآن و سنت کی فہم و بصیرت، اس کے علاوہ باقی سب کے سب مشاغل ہیں، کیونکہ یہ دو سورسز ہیں جس کے ذریعے اللہ کی معرفت صحیح ملتی ہے، جس کے ذریعے اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کا جذبہ انسان میں پیدا ہوتا ہے، اور جن دونوں کے ذریعے انسان ایک روحانی سفر کا آغاز بھی کرتا ہے اور اس سفر کو طے بھی کرتا ہے. اس لیے علماء نے یہ تو کہا ہے ان دو کے علاوہ جتنی بھی چیزیں ہیں، خواہ وہ کسی نام سے بھی علم کے میدان میں معروف ہیں، ان کو علم نہیں کہا جائے گا، فن کہا جائے گا. شریعت کا علم حاصل کرنے سے تو زندگی اچھی نہیں گزرے گی، وہ اپنے زندگی کی گاڑی کو دھکا لگانے کے لیے دوسرے فنون کی طرف جاتا ہے. ٹھیک، بالکل صحیح. عربی زبان میں ایک لفظ بولا جاتا ہے فن الابل، اونٹ کو ہانکنا، بہت بڑی ایک اللہ تعالیٰ کی یہ مخلوق ہے. افلا ينظرون الى الابل كيف خلقت. زندگی کا سفر جب کوئی انسان بوجھل سمجھتا ہے تو اس بوجھ کو ہانکنے کے لیے اس کو صحیح علم چھوڑ کر دوسرے فنون کی طرف جانا پڑتا ہے. اسی طرح ایک لفظ بولا جاتا ہے تفنن، تفنن یتفنن تفننا، اور تفنن کا مطلب ہوتا ہے مضطرب ہونا. یہ ایک طے شدہ بات ہے، اس میں کوئی دو رائے نہیں. انسان جو قرآن و سنت کے علم سے خالی ہے، دنیا جہان کے تمام فنون وہ حاصل کر لے، اس کی قلبی اضطراب، قلق، فرسٹریشن کبھی ختم نہیں ہوتا. کبھی صحیح، بالکل صحیح. اس طرح ایک لفظ بولا جاتا ہے افتن فی الحدیث، کسی بھی بات کو خوش اسلوبی سے پیش کرنا. اس معنی کو دیکھ کے ہم کہہ سکتے ہیں کہ اگر انسان کی نیت خالص ہو جائے اور کسی فن کو بھی اس نظریے سے وہ حاصل کرتا ہے کہ میں دینی علوم کو اچھے سے اچھے انداز میں پیش کر سکوں، اچھے سے اچھے انداز میں لوگوں کو سمجھا سکوں، یا جو پریچنگ کی ذمہ داری ہے، تبلیغ کی ذمہ داری ہے، میں احسن انداز سے اس کو پورا کر سکوں، تو وہ فن اس علم کو پھیلانے میں مددگار بھی بن سکتا ہے. اس اعتبار سے یعنی فن علم کا مددگار ہو سکتا ہے، ہو سکتا ہے، شرط یہ ہے کہ اس میں نیت خالص ہو. نیت خالص ہو، بالکل ٹھیک. اور اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم جو کہ عربی زبان بولتے تھے، جب یہودیوں کا ایک وفد آیا جو عبرانی زبان میں گفتگو کرتا تھا، ٹرانسلیٹر جو ہے ٹرانسلیٹ کرتا تھا عربی میں ان کی بات کو، اور آپ صلی اللہ علیہ وسلم کی مبارک گفتگو کو عبرانی میں ان کے سامنے پیش کرتا تھا، تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تعلم کتاب الیہود، تعلم کتاب الیہود فإنی لا آمنہم علی کتابنا، سیکھو ان کی کتاب، صحیح، مجھے اپنی کتاب پہ امن نہیں ہے، نہ جانے میری بات کو صحیح لوگوں تک یہ پہنچاتے بھی ہیں کہ نہیں، یہ ٹرانسلیٹ کرتے بھی ہیں کہ نہیں. سلسلہ صحیحہ کی اس روایت کی روشنی میں میں تین باتیں یہاں پیش کرنا چاہوں گا. کیسے یہاں پہ وقت ہوا ایک بریک کا، ملتے ہیں ہم ابھی وقفے کے بعد جب آئیں گے تو آپ سے ہی ان تینوں سوالوں کا، جو تین آپ باتیں بتانا چاہ رہے ہیں اس پہ انشاءاللہ بات کریں گے. ناظرین کرام، آپ گفتگو سن رہے ہیں محترم قاری شعیب احمد میر محمدی صاحب کی، علم کے تعارف کے حوالے سے علم اور فن کی بات انہوں نے فرمائی ہے، اور ابھی اس پہ مزید گفتگو جاری رہے گی، ہمارے ساتھ رہیے گا. یہاں پہ وقت ہے ایک بریک کا، ملتے ہیں چند لمحات کے بعد. ویلکم بیک ناظرین، پروگرام جاری ہے اور ہمارے معزز مہمان محترم فضیلت الشیخ قاری صہیب احمد صاحب میر محمدی ہمیں وقفے سے پہلے علم کے حوالے سے اور فن کے حوالے سے بڑی اچھی رہنمائی دے رہے تھے اور ہمیں بتا رہے تھے کہ علم کیا ہے اور فن کیا ہے. فن علم کا مددگار ہوتا ہے اگر نیت خالص ہو. تو وقفے سے پہلے قاری صاحب ارشاد فرما رہے تھے کہ میں تین باتیں اس حوالے سے بیان کرنا چاہتا ہوں، تو ہم وہیں سے سلسلہ کلام جوڑتے ہیں. جی قاری صاحب، آپ کیا فرمانا چاہ رہے تھے؟ اس حدیث کی روشنی میں جو سلسلہ صحیحہ کی روایت ہے، ہمیں تین بہت بڑے اصول سمجھ میں آتے ہیں. سب سے پہلا اصول، ما لا يتم الواجب الا به فهو واجب. جب کسی چیز سے واجب مکمل ہو رہا ہو تو وہ چیز بھی واجب ہو جاتی ہے. نماز وضو کے بغیر نہیں ہوتی، اس لیے فقہا نے وضو کو بھی واجب کہہ دیا. واجب ہو گیا، بالکل ٹھیک. اسلام کا نکھرا پیغام، خالص پیغام دنیا کے سامنے پیش کرنا، یہ ایک ذمہ داری. اگر تو کوئی انسان اس پوائنٹ آف ویو سے علم کے ساتھ فن کو بھی حاصل کرتا ہے تو ہم یہ کہیں گے صرف وہ فن کو حاصل نہ کرے، ہر فن میں پی ایچ ڈی کرے. بالکل صحیح، پہلی بات. دوسرا اصول یہ ہے، رسول کریم صلی اللہ علیہ وسلم نے یہ کیوں حکم دیا تھا کہ تعلم کتاب الیہود، تم یہودیوں کی کتاب یہ سیکھو. لفظ کیا ہے، انی لا آمنہم علی کتابنا. جب صحیح معرفت پہ دبیز پردے آنے شروع ہو جائیں جہالت کے یا غلط فہمی کے یا ڈس انفارمیشن کے، تو پھر ان لوگوں کو جواب دینے کے لیے ان فنون کا بھی سہارا لیا جا سکتا ہے. بالکل صحیح. لیکن سوال یہ ہے کہ کیا اللہ کے رسول صلی اللہ علیہ وسلم نے سب کو حکم دیا کہ آپ سیکھو؟ یہ میرا تیسرا پہلو ہے. زید بن ثابت رضی اللہ تعالیٰ عنہ کو حکم دیا، جن کی 10 سالہ رفاقت ہے، اور وہ کیا کہتے ہیں، فَتَعَلَّمْتُهَا فِي 15 يَوْمًا. میں نے 15 دنوں میں عبرانی اور سریانی کے ریگولیشنز کو یاد کر لیا. اس سے یہ پتہ چلا کہ ہر شخص کو حقیقی علم چھوڑ کر فنون کی رو میں بہہ جانا یہ ڈسیزن کو صائب نہیں ہے. جس کی دینی بنیاد ہے، بیسز اس کے پاس ہیں، فنڈامنٹل آف اسلام کو وہ جانتا ہے اور وہ اسلام کی حقیقت سے آگاہ بھی ہے اور پھر اسلام کی روشنی میں ان فنون کو چلانا جانتا ہے، اس کو واقعتاً ہر میدان میں آگے بڑھنا چاہیے. اور ویسے بھی اگر ایک لمحے کے لیے انسان سوچے تو آج جن کو فنون کا نام دیا گیا ہے، ان کو فنون کا نام کیوں دیا گیا ہے؟ کیونکہ انہوں نے ایک خلیج پیدا کر دیا صحیح علم کے دوران. وگرنہ رسول اکرم صلی اللہ علیہ وسلم کے زمانے سے لے کر آج تک کے زمانے میں اگر ہم تاریخ کی ورق گردانی کریں تو مسلمانوں نے آخر کون سا کام نہیں کیا جس کے لیے آج امت پریشان ہو کہ اصل علم کو چھوڑ چکی ہے. اگر صرف ٹیکنالوجی کی بات کی جائے، جو کہ پوری امت کو اس وقت اپنے غلام بنانے کے چکر میں ہے، تو اس ٹیکنالوجی کو دیکھیے تو ایک آیت کا طواف کرتی نظر آتی. قرآن مجید میں اللہ رب العزت فرماتے ہیں، وَأَنزَلْنَا الْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ وَمَنَافِعُ لِلنَّاسِ. لوہا تو ہم نے اتارا، اس میں پروفٹ بھی ہے، پاور بھی ہے. کیا یہ آیت مسلمانوں کے لیے نہیں ہے؟ مسلمانوں کے لیے ہے. ہاں آپ اتنی بات کا اضافہ کر سکتے ہیں، طوعاً و کرہاً، خوشی سے بھی اور ناخوشی سے بھی، کہ مسلمان سست ہو گئے ہیں. بالکل، مسلمان کو اپنا مقام پہچاننا ہے. صحیح. اس لیے یہ نہیں آپ کہہ سکتے کہ اسلام کا دیا ہوا علم، قرآن اور حدیث کا دیا ہوا علم وہ بالکل عاری ہے. اللہ تعالیٰ نے پہاڑوں میں یہ میٹلز جو رکھی ہیں، یہ اس لیے تو نہیں رکھی کہ خبردار کسی نے ہاتھ لگایا اور قیامت کو ہوا ام منصور اللہ تعالیٰ اس کو ہوا میں دھول بنا کے اڑا دیں گے. نہیں، اس کے بارے میں بھی مسلمانوں نے کوشش کی، ठीक आखिर ये धाते जो हैं, ये कच्ची धातुओं को, रॉ मेटल्स जो हैं, इनको किसी काम पे लगाने के लिए, कपड़े को रंगने के लिए, ये सारे उसूल और कवानीन किसने बनाए थे? जाबिर बिन हय्यान। और कौन था जाबिर बिन हय्यान? जिसको हम आज कहते हैं कि ये नाइट्रिक एसिड है और ये सल्फ्यूरिक एसिड है, ये सारी की सारी किसने ईजाद की थी? एक मुसलमान ने की थी। आप कह सकते हैं कि मुसलमानों में सुस्ती ज़रूर आई है, लेकिन इल्म के साथ उन्होंने इस बारे में भी अपना कदम बढ़ाया। गजब, क्या आप रिकमेंड करेंगे उन तलबा को जो मदारिस में पढ़ने वाले हैं, जिनको आपके आपके बकौल और हकीकत भी यही है कि वो असल अहले इल्म वो लोग हैं जिनके पास असल इल्म है, कुरान मजीद का इल्म है और हदीस रसूल सल्लल्लाहु अलैहि वसल्लम का इल्म है, क्या आप उनको नसीहत करेंगे या रिकमेंड करना चाहेंगे, पसंद करेंगे ये कि उन तलबा से ये कहा जाए कि वो भी ज़रा टेक्नोलॉजी के मैदान में निकलें? देखिए, इसके बारे में मैं तीन बातें पेश करना चाहूँगा। सबसे पहली बात तो यह है कि वो तुलबाए किराम जिस वक़्त मदारिस में कुरान और सुन्नत का असल इल्म हासिल कर रहे हैं, क्या उन्होंने उसमें तबहुर हासिल कर लिया या रसूख हासिल कर लिया? सही, अगर इस पहलू को वो तय कर चुके हैं तो इसमें कोई कबाहत नहीं कि वो इस पहलू को दुनिया के कोने कोने तक पहुँचाने के लिए ये सारी की सारी चीज़ें अल्लाह ताला ने इंसान के लिए बनाई हैं। बिल्कुल, कुरान मजीद के जो आयत है, वसख्खर लकुम मा फिस्समावाति व मा फिल अर्ध, अल्लाह ने मुसख्खर किया है जो कुछ आसमानों में, जो कुछ ज़मीनों में है, और व खलक लकुम मा फिल अर्ध जमीअ, अल्लाह ताला ने जो कुछ ज़मीन में आपके लिए पैदा किया है। قل من حرم زينة الله التي أخرج لعباده والطيبات من الرزق, दीन के लिए जिस चीज़ की ज़रूरत है और वो शरीयत के उसूलों के मुनाफी नहीं है, उसको इख्तियार करने में किसी की दो राय नहीं। दो राय बिल्कुल, इसलिए उनको सबसे पहले रसूख फिल इल्म होना चाहिए, ठीक, फिर वो इस तरफ उनको कदम बढ़ाना चाहिए। और वैसे भी साबिका जो सलफ सालहीन थे, सलफ सालहीन की ज़िंदगी में हम देखते हैं वो किसी एक इल्म को नहीं सीखते थे, ठीक, बहुत सारे उलूम का मजमूआ होते थे और उन्होंने बहुत सारी एफर्ट्स ऐसी पेश किए हैं जो आज हमारे नमूना बन गए हैं। आज साइंस ने हमें बताया है जो कि 1400 साल पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, वअफिरुहु सामिनत बित्तुराब, कि जब कुत्ता मुंह डाल देता किसी बर्तन में, उसको मिट्टी के साथ धोया जाए, मांजा जाए। साइंस ने अब इस बात की रिसर्च पेश की है कि वाकयतन मिट्टी के अंदर नुशादर जैसी एक चीज़ है जो उस वायरस को मार सकती है, दूसरी चीज नहीं मार सकती। बिल्कुल सही। आज साइंस ये बताती है जो कि 1400 साल पहले कुरान ने बयान कर दिया और उन लोगों को समझ थी और वो इन बातों को जानते थे, और आज ये सर्च सामने आई है कि जी ये खाद जो है ये बहुत जरूरी है, ये आबी बुखारात बन के जो क्लाउड्स बनते हैं, सही, लिखने वाला क्या लिखता है साइंसदान कि ये बुखारात फिर जमीन की तरफ ही उनका रुख होता है। एक साल के अंदर को 15 करोड़ टन जो नमक है, जो खाद है, बारिशों के जरिए जमीन पे आ जाती है। अल्लाह अकबर। अगर उनके तजुर्बात को मैं वक्ती तौर पे पेश कर रहा हूँ, इसलिए ये मॉर्स बुकाई था, वो क्या कहता है कि हमने ये जो अल्लाह ताला का निज़ाम है उससे बड़ी साइंस किसी को नहीं देखी। बिल्कुल सही। और वैसे भी एक किताब है, साइकोलॉजी एज ए नेचुरल साइंस, नफ्सियात एक फितरती साइंस है। वो शख्स लिखने वाला इस तरह कायल हुआ दीन का, कहता कि आज मुझे समझ आई कि दीन दुनिया के कोने कोने तक क्यों फैला, इसको आलमी दीन क्यों करार दिया गया। सही। इसमें मोटिवेशन जो था वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे, वो जानते थे कि कोई बुराई क्यों हो रही है, उसके इसबाब की तरफ जाते थे। बिल्कुल ठीक। और तीसरी प्रिपरेशन थी, आज उम्मत इस्लामिया को पहले दोनों चीज़ों को छोड़ना नहीं चाहिए। प्रिपरेशन तो हो रही है, इस बात में कोई शक नहीं है, मेहनत स्ट्रगल वो तो मौजूद है, लेकिन मोटिवेशन उसका फुकदान बाहर सूरत है। बहुत मुझे बिल्कुल है ये। और रिकग्निशन ऑफ द प्रॉब्लम्स ये भी है कि इस वक्त उम्मत इस्लामिया जवाल की तरफ जाती हुई लोगों के नज़दीक नज़र क्यों आती है, अगरचे हम इस बात पे मुत्तफिक नहीं, क्योंकि हमारे लिए जवाल वो है कि अल्लाह से दूरी। बिल्कुल ऐसे ही, बिल्कुल। अल्लाह का क़ुर्ब हो तो वो जवाल नहीं है, किसी भी सूरत में, बिल्कुल किसी भी सूरत में उसको हम जवाल से ताबीर नहीं कर सकते। तो मैं कह ये रहा था कि उन तुलबा को पहले रसूख फिल इल्म हासिल करना चाहिए। ठीक। दूसरी बात यह है कि ये जो फनून है इनकी तरफ इतना ना इंसान लग जाए कि असल जिंदगी के मकसद से ही मुनहरिफ हो जाए। ठीक। जैसा कि कुछ लोग इन फनून की तरफ जाने के बाद वो इस असल इल्म के बिल्कुल मुखालिफ हो जाते हैं, बल्कि कुरान और सुन्नत पे तान करना उनके लिए बिल्कुल टॉफी टाइप बात हो जाती है। ये बहुत बड़ी महरूमी है, ये बहुत बड़ी बदबख्ती है कि इंसान अल्लाह के भेजे हुए इल्म पे तान करे और वो फनून जो है उनकी तरफ इंसान के इतना दिल माइल हो जाए। तीसरी बात जो मैं करना चाहता हूँ, हाँ अगर मोमिन जो होता है वो हर मौके से फ़ायदा उठाता है, अल्मुमिनु कलगैस अइनमा हल्ल नफ़अ वन्तफ़अ, मोमिन बारिश की तरह होता है, जहाँ भी वो जाता है नफ़ा देता भी है नफ़ा लेता भी। अगर इन फ़नून के इदारों के अंदर भी कुरान और सुन्नत को बेस बना दिया जाए और बाकी उलूम सीखें, इसमें हर्ज क्या है? बाकी थ्योरियाँ अगर हम सीखते हैं, अगर मैट्रिक तक कुरानी मजीद का मुकम्मल तर्जुमा लाजमी करार दे दिया जाए, इसमें हर्ज क्या है? आज सऊदीया में हम देखते हैं, देखिए एक ही स्कूल से पढ़ने वाला माहिर अल-मुअक्ली हफिज़हुल्लाह तआला बैतुल्लाह का इमाम है, और बताने वाले बताते हैं कि मैथ पढ़ाते थे, और एक ही स्कूल से उसी से फारिग होने के बाद अपनी अगली मंजिलें तय करने के बाद जस्टिस की कुर्सी पे बैठते हैं शेख सलाह अल-बुदैर, और उसी सिस्टम से निकलते हुए हम सबके महबूब और मखदूम जो हैं शेख सुदैस हफीज़ाहुल्लाह हैं, अल्लाह ताला ने कैसा उनको कमाल दिया है। तो मैं ये समझता हूँ कि हमें ये जो खलीज बनाई गई है इस खलीज को उसूल ज़वाबित की रोशनी में ख़त्म करना चाहिए, ताकि उम्मत इस्लामी एक ऐसी राह पे आ जाए जो सलफ सालेहीन ने इख्तियार की, जिसमें ना तो जमूद हो और ना उसमें कोई तअक्कुर ही हो। कैसे, बहुत शुक्रिया आपका, आपने हमें इल्म के तारुफ़ और उसका मतलब क्या है और इल्म के साथ फ़न क्या है, ये सारी इन बातों की तरफ रहनुमाई की। अभी हम इस उनवान पे और आपसे गुफ्तगू के ख्वाहिशमंद हैं, और हम अगली नशस्त में कोशिश करेंगे आपसे कि इल्म की अहमियत जो है ना उस हवाले से बात करें। नाज़रीन किराम, आपने सुना और आपने देखा हमारे मोअज़्ज़ज़ मेहमान मोहतरम फ़ज़ीलतु शेख क़ारी शुएब अहमद मीर मोहम्मदी साहब हफ़िज़हुल्लाह ने कुरान सुन्नत की रोशनी में हमें हमारी रहनुमाई की है कि इल्म क्या है और इल्म और फ़न का दर्जा क्या है, ये दोनों आपस में कैसे लाजम मलजूम हैं, और खुसूसन वो लोग जो दीन पढ़ने वाले हैं उनको किस वक़्त फ़नून की तरफ आना चाहिए, और जिनका ज़ोर सारा ही फ़नून की तरफ है उनको भी इल्म की तरफ रुजू करना चाहिए जो असल चीज़ है। जब हम इल्म के साथ आएंगे फ़न पढ़ेंगे तो हमारे इल्म में रसूख पैदा होगा और ये इल्म दुनिया के लिए नफ़ामंद होगा, वरना फ़नून पे जितना जी चाहता आप ज़ोर लगा लें, जब आप इल्म के बग़ैर फ़न पढ़ेंगे तो न हमारे लिए यानी बहसियत इंसान हमारी ज़ात के लिए को फ़ायदा होगा, न पूरी इज्तमाही इंसानियत के लिए, और न मुआशरे को फ़ायदा दे सकेंगे। इन्हीं बातों के साथ इजाज़त दीजिए, अगले प्रोग्राम तक के लिए अल्लाह हाफ़िज़।